نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 303، آيت نمبر 142، سورة أبس. لسن نمبر 304، آیت نمبر 1-42، سورة عبس. سبق نمبر 304، آیت نمبر 1-42، سورة عبس. تفسیر دیکھیں گے ہم کچھ باتیں سورة کے بارے میں. سورة عبس ترتیب کے اعتبار سے 80 یعنی 80 نمبر کی سورة ہے، مکی سورة ہے، ایک رکوع 42 آیات ہیں، کلمات میں 133 133 اور 553 553 حروف ہیں اس کے. مکی صورتوں میں اس کا نمبر 24 ہے، گویا کہ ابتدائی دور کی صورت ہے. اور اس صورت کے بارے میں یہ بھی مفسرین کا اتفاق ہے کہ یہ عبداللہ بن ام مکتوم رضی اللہ عنہ کے بارے میں نازل ہوئی. ہم آیت کے ساتھ اس کی شان نزول دیکھیں گے، اور بہت سارے سبق ہیں ہمارے اپنے بھی عمل کے لیے. بسم اللہ الرحمن الرحیم. عبس وتولى أن جاءه الأعمى وما يدريك لعله يزكى أو يذكر فتنفعه الذكرى. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. وہ پیغمبر ترش روح ہوئے اور رخی کی کہ ان کے پاس ایک اندھا آیا، اور آپ کو کیا معلوم شاید وہ سمر جاتا اور نصیحت قبول کرتا تو نصیحت اسے فائدہ دیتی. اما من استغنا، مگر جو شخص بے پرواہی کرتا ہے، فانت له تصدا، تو آپ اس کی ہدایت کے لیے اس کے پیچھے پڑے ہوئے ہیں. وما علیک الا یزکا، حالانکہ اگر وہ نہیں سمرتا تو آپ پر کوئی ذمہ داری نہیں. اس کے برعکس، واما من جاک یسعا، مگر جو شخص کوشش کر کے آپ کے پاس آیا ہے، وہ یخشا، اور وہ ڈرتا ہے، فانت عنہ تلخا، تو آپ اس سے غفلت برتتے ہیں. یہاں سے آگے تک کی کچھ آیات ایک خاص موقع پہ نازل ہوئیں، اس کو ہم دیکھیں گے. نبی صلی اللہ علیہ وسلم کی نبوی زندگی کے ابتدائی دن تھے، چند سال ہی ہوئے تھے آپ کے پاس پہلی وحی آئے ہوئے، اور آپ کے دل میں اس چیز کی بڑی ہی خواہش تھی کہ اللہ کا دین لوگوں تک پہنچ جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے دل میں اس چیز کی بہت خواہش تھی کہ لوگ دین کی طرف آئیں. اپنے طور پہ ہر طریقے سے یہ کوشش کرتے کہ لوگ اس دین کو قبول کر لیں. اور سچ اتنا خوبصورت ہوتا ہے کہ ہر بندے کو اس کے اندر کشش محسوس ہوتی ہے، لیکن بعض دفعہ کچھ تعصبات کے پردے ایسے ہوتے ہیں کہ انسان صحیح بات کو سن کر بھی نہیں مانتا. یہی حالات کچھ مکہ کے سرداروں کے تھے. ان کو اپنے قریشی ہونے پہ بہت ناز تھا، اور اپنے آپ کو بڑا سمجھتے ہوئے اللہ کے نبی صلی اللہ علیہ وسلم کی محفلوں سے دور رہتے تھے. ایک موقع پہ قریش کے کچھ سردار نبی صلی اللہ علیہ وسلم کے پاس آئے ہوئے تھے، اور آپ ان کو دین کی باتیں بتا رہے تھے. اب اگر ساری بات کو سامنے رکھیں تو بہت ہی حساس موقع تھا کہ وہ لوگ جو آتے ہی نہیں، کہا جائے اور بلایا جائے اور بار بار اور پھر کبھی آئیں، تو وہ وقت ایک سچے داعی دین کے لیے بہت اہم ہوتا ہے. اس کی پوری خواہش ہوتی ہے کہ میں ان کو پوری توجہ دوں اور ان تک کوئی بات ایسی کر دوں کہ جو ان کے دل میں آ جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم بھی اسی کوشش میں تھے، لیکن اتنے میں ایک صحابی، عبداللہ بن ام مکتوم ان کا نام تھا، یہ نابینا تھے، مخلص صحابہ میں سے تھے، ابتدائی دور میں مسلمان ہونے والوں میں تھے. چونکہ ان کو نظر نہیں آتا تھا تو وہ اس چیز کو نہیں سمجھ سکے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اس وقت کتنے اہم کام میں مصروف ہے. تو انہوں نے آ کے تو نبی صلی اللہ علیہ وسلم سے کوئی بات کرنی چاہیے. آپ کو ان کا آنا اور اس طریقے سے بیچ میں بات کرنا پسند نہ آیا. ویسے بھی یہ بات ادب کے خلاف ہے کہ جب کوئی بندہ کسی دوسرے کام میں مصروف ہے تو بغیر بتائے بغیر پوچھے اس سے آپ آ جائیں اور پھر اپنا ہی وقت چاہیں کہ اب جو ہم سوچ کے آئے ہیں یہ فوراً ہو جائے. لیکن چونکہ یہ نابینا تھے اس لیے ان پہ تو کوئی عذر نہیں تھا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے کچھ نہیں کہا، बस एक हल्की सी तेवरी चढ़ाई, नागवारी का एहसास। और हम में से सभी लोग जानते हैं कि इंसान को पता भी नहीं चलता जब वो तेवरी चढ़ाता है, इतना हल्का सा और एक अचानक रिएक्शन होता है किसी भी नापसंदीदा चीज़ को देख कर के इंसान तेवरी चढ़ाता है। अब्दुल्ला बिन उम्मे मकतूम ने तो वो तेवरी नहीं देखी क्योंकि वो नाबीना थे, लेकिन साथ में आसमान पे मौजूद वो ज़ात जो बंदे के दिल के अंदर भी झांकता है, उसको ये बात मालूम हो गई और अल्लाह ताला ने ये आयत नाजिल कर दी कि अबस व तवल्ला। उसने मुंह फेरा और तेवरी चढ़ाई। किसने? बात नबी सल्लल्लाहु अलैहि वसल्लम की है, लेकिन यहाँ गायब के सीगों में है। ये नहीं कहा कि नबी आपने ऐसा किया, बल्कि नबी की शान और उनके मुकाम को समझते हुए अल्लाह ताला ने गायब के सीगों में बात की। ये ऐसी जैसे हमने किसी की इस्लाह करनी हो या किसी में कोई बुराई देखे लेकिन वो हमसे बड़ा हो, तो हम डायरेक्ट नहीं उसको कहते बल्कि इनडायरेक्टली उसको कहते हैं ताकि उसको बात समझ भी आ जाए और उसको बुरा भी ना लगे। और ये एक अच्छा अदब होता है, जिसको हमारी ज़ुबान में ये भी कहते हैं कि कहो किसी को और सुनाओ किसी दूसरे को। तो अल्लाह ताला ने जब ये आयात नाजिल की तो नबी सल्लल्लाहु अलैहि वसल्लम को इस वक्त एहसास हुआ कि मुझे ऐसा नहीं करना चाहिए था। और अल्लाह ताला ने यहाँ असल में ये बात कहती कि वो शख्स जो शौक के साथ अपने दिल की तड़प के साथ अल्लाह के दीन को सीखने के लिए आता है, वो ज़्यादा हकदार है इस बात का कि उसको तवज्जो दी जाए। ठीक है, आपकी नज़र में ये कुरैश मक्का बड़े हैं, सरदार हैं, और आपका दिल ये था कि ये अगर मुसलमान हो गए तो कौम अपने सरदारों के दीन पे होती है, तो पूरी की पूरी कौम दीन में आ जाएगी। और आज भी एक सच्चे दाई दीन को इस चीज़ की कोशिश करनी चाहिए कि इन लीड किस्म के लोग या लीडर टाइप लोग हैं जो अपने माशरे में बहुत असर और रसूख रखते हैं, उन पे काम करें ताकि वो दीन की तरफ आ जाएं तो दूसरे भी आने लगेंगे। आप अपनी जगह बिल्कुल सच्चे थे। अब यहाँ देखिए एक बड़ा खूबसूरत नुक्ता है, नबी सल्लम अपने पॉइंट में बिल्कुल सच्चे थे और इब्ने मक्तूम भी अपनी नज़र से ठीक थे, लेकिन बाज़ दफ़ा दोनों फरीक हक पे होते हैं फिर भी गलत फहमी हो जाती है, मुगालते हो जाते हैं। और याद रखिए कि शैतान हमेशा ताक में होता है, वो नहीं चाहता कि कोई बंदा हिदायत की तरफ आए, और उसका दिल क्या होता है कि लोग किसी न किसी बहाने से हिदायत की बात को छोड़कर अपनी पुरानी गुमराहियों में पड़े रहें। तो लिहाजा अल्लाह के नबी सल्लम के उस अमल को अल्लाह ताला ने गैब के सीगों में यहाँ कहा अबसा, उसने तेवरी चढ़ाई। मुराद इधर नबी सल्लल्लाहु अलैहि वसल्लम ही का है कि तेवरी चढ़ाने का है, यानी इससे मुराद नबी सल्लम ही है। व तवल्ला, और मुंह फेर लिया। आपका ख्याल क्या था कि ये तो अपना बंदा है, ये कौन सा कहीं जाएगा, अभी इन सरदारों को निबट लूँ, इनसे बात कर लूँ, बाद में जितनी देर बात करनी होगी कर लूँगा। इससे भी पता चलता है कि बाज़ लोगों पे इंसान को मान होता है कि वो कहीं नहीं जाएंगे, वो अपने हैं, वो मुखलिस हैं, उनको इस कॉज से प्यार है, उनको आप कुछ भी ना कहें, आप उनको डांट भी लें, आप उनसे नाराज़ भी हो जाएं, लेकिन उनकी नज़रों के सामने एक बहुत बड़ा मकसद है, लिहाजा वो नहीं पलटेंगे। लेकिन कुछ लोग ऐसे होते हैं जो बहुत सेंसिटिव होते हैं, बड़े हसास होते हैं, छोटी छोटी बातों को महसूस करते हैं। तो इससे एक अमल की बात भी मिलती है कि जब कभी इंसान के सामने दो लोग हों, एक आपका अपना मुखलिस है, आपका पुराना साथी है जिसके ऊपर आपको एतमाद हो गया, दूसरी तरफ बिल्कुल एक नया शख्स है, तो आप नए को तवज्जो दे सकते हैं, इसमें कोई बुरी बात नहीं। लेकिन अल्लाह ताला ने ये बात कही कि आप जितनी मर्जी कोशिश कर लें, इनके दिल चूके खोटे हैं ना, इन्होंने फिर भी नहीं माना। आपके एक प्यारे साथी का दिल टूट गया तो इससे उनको तो फायदा नहीं होना था, अगर आप इसकी बात सुन लेते तो इसको शायद फायदा होता। इससे क्या पता चलता है कि जब कोई सच्ची तड़प लेकर आता है ना, उसी को फायदा होगा, वरना जहाँ खाली जगह होती है ना कुछ हला रह ही जाता है। बहाना किसी दूसरे के नाम पे हम डाल देते हैं, कभी शौहर का नाम, कभी भाई का नाम, कभी बच्चों का नाम, कभी मौसम का नाम, कभी गर्मी का, कभी सर्दी का। जिस बंदे को इस बात की तड़प लग जाए कि मैंने इस दुनिया में रहना नहीं, क्या वो बहाने करेगा? बस आप देखिए कि कोई शख्स बीमार है, उसको इलाज की ज़रूरत है, डॉक्टर पे जाता है। अब पहली बात है कि डॉक्टर की दुकान बंद हो तो बस बैठ जाएगा घर, गए थे जी ये खोलते ही नहीं है, कैसा डॉक्टर है, मैं नहीं जाता, बैठ जाएगा, फिर जाएगा, फ़ोन करेगा, टाइम लेगा, क्योंकि उसको पता है कि मेरा फ़ायदा है, मैं बीमार हूँ, अगर मैं ऐसे ही रह गया तो डॉक्टर का तो कुछ नहीं बिगड़ेगा। हाँ, फिर दूसरी बात है कि आप डॉक्टर के पास गए, वो मिल भी गया, अब डॉक्टर ने कहा चलो बैठो ज़रा, कुछ सख्त बात की, इंजेक्शन लगाया तो आप के देखो मैं तो जाऊंगी नहीं, देखो कैसी बात है, मैं गई और मुझे स्ट्रेचर पे लिटा दिया, मुझे इंजेक्शन लगा दिया, मैं नहीं जाती ऐसे डॉक्टर के पास। कभी किसी को आपने सुना? लोग तो कहते हैं शुक्र है हमें मिल तो गया, शुक्र है उसने हमारे इलाज की हामी तो भर ली। बिल्कुल इसी तरह जैसे इंसान अपनी जाहरी बीमारियों की वजह से डॉक्टर्स को लाजमी समझता है, उनसे इलाज कराने को लाजमी समझता है, जब इंसान को इस बात का यकीन होता है ना कि मैं रूहानी तौर पे बीमार हूँ, बाहर की बीमारियां तो आराम से ठीक हो जाती हैं, अंदर की बहुत साल लगते हैं ठीक होते हुए, फिर वो हर कीमत पे हिदायत लेना चाहता है, कोई उसको खड़ा कर दे, उसको डांटे, उसको सजा दे, उसको झिड़के, उसको कुछ भी के, वो कहेगा कि मेरा काम है ये इसका काम नहीं है, मेरा काम है। इसीलिए आप देखिए कि हमारे असलाफ, असलाफ से मुराद है पुराने लोग, यानी जो नबी सल्लम के दौर के आगाज़ में थे, इतनी सख्ती करते थे इल्म के हासिल करने और कराने में कि हल्की सी बात पे शागिर्द को डांट देते थे, उठा देते थे, उठ जाओ यहाँ से पीछे चले जाओ, वो शागिर्द नहीं जाते थे क्योंकि उनको पता था ये इनको तलब है। और आज के दौर में आप कह के तो देखें कि आप यहाँ नहीं, ज़रा पीछे पड़ जाएं, बच्चे को कह दें कि आप प्लीज़ बच्चे के साथ पीछे पड़ जाएं तो वो पैगाम दे के जाएंगे अब हम नहीं आते आइंदा, हमारे बच्चे को पीछे कर दिया, क्योंकि तलब नहीं है। जब तलब आ जाती है ना फिर इंसान की सोच का अंदाज बदल जाता है। तो अल्लाह के नबी सल्लम के पास आने वाले उम्मे मकतूम को तलब थी, तड़प थी, तो अल्लाह ताला कह रहे हैं कि देखो ये अंधा आया, वमा युदरी कल्लाजक्का, और आपको क्या पता शायद वो समझ जाता, यानी आपकी बात सुन के इसको तो फायदा हो जाना था, इतला हो जाती या अपने आप को ठीक कर लेता, और यजक करूँ या नसीहत ले लेता या नसीहत कबूल करता, फतन फाहो सिकरा, और इसको नसीहत फायदा देती। मतलब क्या है कि वो नबीना आपकी तवज्जो से फायदा उठा लेता, आपको अंधे की माजूरी, उसकी शिकस्ता खाली और उसकी सच्ची तलब का ज्यादा लिहाज रखना चाहिए था। इससे क्या पता चला? पहली बात देखिए कि अब्दुल्ला बिन उम्मे मकतूम नाबीना थे, लेकिन इसके बावजूद इल्म सीखने के लिए आ रहे हैं। हम अपनी आंखों को चेक करें, आज कितने ही लोग हैं कि जिनकी आंखें भी मौजूद हैं और उनके दिल में इस चीज़ की तलब नहीं है, तड़प नहीं है। और ये वो सहाबी थे कि नबी सल्लम के साथ जंगों में भी जाते थे, कहा अपने मकतूम आप क्या करेंगे, आप तो नाबीना हैं, आपको अगर वहाँ लेके जाएंगे तो आप क्या करेंगे, कहा अल्लाह के नबी सल्लम बस मैं लश्कर इस्लाम का झंडा पकड़ के खड़ा हो जाऊँगा, मैं झंडा नहीं गिरने दूंगा, मैं और कुछ नहीं होगा, मैं तीर पकड़ाता जाऊंगा लोगों को। इतनी तलब थी इनको, कुछ जंगों में अल्लाह के नबी ने इनको साथ रखा और कुछ में आप अपने पीछे इनको छोड़ के जाते थे, मदीना के जैसे नायब बना के जाते थे कि मेरे पीछे ये मामलात को रखें। हालांकि इनकी वजह से अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ये आयतें उतारी, अगर अल्लाह के नबी सल्लम दिल में गुस्सा रखने वाले होते तो कभी आप इनको कुछ आगे मर्तबा देते? कहते हाँ तुम्हारी वजह से कुरान में आ गई, देखो तुम्हारी वजह से मुझे डांट पड़ गई, बल्कि अल्लाह के नबी की आदत तो बिल्कुल मुख्तलिफ थी। जब कभी अब्दुल्ला बिन उम्मे मकतूम इनके सामने आते तो आप खुशी से उनको देख के पुकारते मरहबा, वेलकम, खुश आमदेद, बिमन आतबनी फी या रब्बी, बिमन आतबनी फी ही रब्बी, खुश आमदेद उस शख्स के लिए जिसके बारे में मेरे रब ने मुझ पर इताब फरमाया था। आप वो शख्स हैं कि आपके बारे में अल्लाह ताला ने मुझे समझाया था या मुझे डांट दिया था, मैं तो इस पे खुशी महसूस करता हूँ। और इसी तरह आपको पता है कि ये नबी सल्लम के साथ रहे, हत्ता के हज़रत उमर फारूक रज़ी अल्लाहु अन्हो के दौर में जंगे कादसिया में ये जिहाद करते हुए शहीद हुए थे। वो नाबीना जिसको इतनी तलब है, इतनी तड़प है दीन की, उन आंखों वालों से बहुत बेहतर है जिनकी आंखें दिन रात गलत चीज़ें देखती हैं और उनको सही इस्तेमाल नहीं करते। आप देखिए कि ये आंखें अल्लाह की दी हुई नेमत है ना, कभी हमने इसके बारे में सोचा? जो दे सकता है वो ले भी सकता है। एक गांव पूरे का पूरा ऐसा था, शायद सऊदी अरब के किसी गांव की बात कुछ अर्सा पहले मुझे बताई गई थी, कि बिल्कुल ठीक थे रात को सोते हुए और जब सुबह उठे तो आंखें नहीं थी, यानी बसारत चली गई। तो हमारे लिए अमल की बात यह है कि पहली बात है अपने लिए दिल में इल्म की तलब पैदा करनी है, तड़प पैदा करनी है, कोई उजर रास्ते में नहीं आने देना। जिस तरह जिस्मानी सेहत को लाजमी समझते हैं इस तरह बाकी चीज़ों को भी लाजमी समझना है, क्योंकि जिस्म तो डॉक्टरों के कहने से होगा ठीक, नहीं होगा, दवा खा लेंगे फ़ायदा होगा नहीं होगा, اور وقتی چیزیں ہیں، لیکن جو روح کو گھاؤ لگے ہوئے ہیں نا، جو اندر کے زخم لگے ہوئے ہیں، وہ آپ سوچئے کہ اگر نہ ٹھیک ہوئے تو قبر میں کس حال میں جائیں گے. اور انسان کا معاملہ اس طریقے کے ساتھ اس کے ساتھ ہوتا ہے کہ جو اس کی زندگی میں خواہش ہوتی ہے اللہ تعالیٰ بالکل اس کے ساتھ ایسا ہی معاملہ کرتے ہیں جو وہ ڈیزرو کرتا ہے. پھر اگلی ایک اور بات پتہ چلی اس آیت سے کہ جو لوگ اعلیٰ مقام پہ ہوتے ہیں نا، ان کی چھوٹی چھوٹی غلطیاں پکڑی جاتی ہیں. نبی صلی اللہ علیہ وسلم جو کہ اخلاق کے اعلیٰ مقام پہ تھے، انک لعلیٰ خلق نظیم، جن کو اللہ تعالیٰ نے مقام نبوت پہ رکھا، منصب اتنا دیا، انہوں نے ہلکا سا بھی کام کیا تو ان کو فوراً پکڑ لیا گیا. یہ بالکل ایسی ہے کہ جیسے سب ایک جگہ بیٹھے ہوتے ہیں نا، تو کسی کو کوئی دکھ رہا ہے کوئی نہیں دکھ رہا، سب ایک جیسے ہیں، لیکن اس میں سے ایک بندے کو آپ اسٹیج پہ بٹھا دیتے ہیں تو وہ اسٹیج پہ بیٹھا ہوا شخص ذرا سی حرکت کرے گا نا تو سب کو دکھے گا، ذرا ہاتھ ہلائے گا تو بھی دکھے گا، تو وہ پرومیننٹ ہو گیا نا. بالکل اسی طرح وہ لوگ جو کسی بھی جگہ کسی بھی کام کی وجہ سے دوسروں سے نمایاں ہو جاتے ہیں نا، پھر اللہ تعالیٰ ان کی چھوٹی چھوٹی غلطیوں کو پکڑتا ہے. کیوں؟ تاکہ ان کی اصلاح ہو. اور دوسری وجہ یہ کہ ان کو دیکھ کے دوسرے لوگ ہدایت پکڑ رہے ہوتے ہیں، اگر وہ غلط کام کرے گا تو باقی لوگ بھی اس کی برداشت میں غلطی کرنے لگیں گے. پھر اس سے ایک اور چیز بھی پتہ چلتی ہے کہ کسی کو نصیحت کر دینی چاہیے، پھر اس کے نصیب میں ہوگا تو مانے گا تو نہیں، کیونکہ کیا کہا، وما یدریک لعلہ یزکی، شاید اس کو فائدہ ہو. ہمیشہ نصیحت کا فائدہ نہیں ہوتا. ایسے جیسے ڈاکٹر دوا تو ہر ایک کو دیتا ہے، کسی کو دوا کا فائدہ ہو جاتا ہے، کسی کو فائدہ نہیں ہوتا. پھر اس میں اگر آپ مشرکین مکہ کے جو انداز ہیں اس پہ بھی اگر تھوڑی سی بات کر لیں، تو آپ دیکھیے کہ انہوں نے نہیں ماننا تھا نہیں مانا، باوجود اس کے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو پوری توجہ دی. ان کی وجہ سے ایک صحابی کی دل آزاری بھی ہو گئی، لیکن وہ نہیں مانے. اسی لیے آگے آتا ہے اما من استغنا، مگر جو شخص بے پرواہی کرتا ہے، مراد وہی سردار ہے بڑے بڑے، اف اند لہو تصدا، تو کیا آپ ان کی ہدایت کے پیچھے پڑے ہوئے، یعنی وہ جو سننا نہیں چاہ رہے آپ ان کے پیچھے پڑے ہوئے، اور جو آیا ہوئے آپ اس کی بات نہیں مان رہے. وما علیک اللہ یزکا، آپ ان کو ان کے حال پہ چھوڑ دیں، آپ کے ذمہ نہیں ہے کہ آپ ان کو ضرور سنواریں پاک کریں. اس سے کیا پتہ چلتا ہے کہ جو لوگ علم سیکھنے آ جاتے ہیں نا، ان کو بھرپور توجہ دینی چاہیے، ان کی ہر کمی کو پورا کیا جائے، ان کی مدد کی جائے، ان کا حال درست کیا جائے. اور جو لوگ دین کی محفلوں سے دور رہتے ہیں نا، نہ ان کی برائی کریں نہ ان کو تنقید کریں، ان کو ان کے حال پہ چھوڑ دیں. کیوں؟ کہ جو آتے ہیں نا سیکھنے کے لیے، ان کی بہترین تربیت کر دی جائے، ان کو اچھی طرح چیزیں سکھا دی جائے، تو چاہے وہ تھوڑے سے بھی لوگ ہوں، وہ اپنے اچھے کردار کے ساتھ دوسروں کو پھر بعد میں دین کی دعوت دے سکتے ہیں. لیکن جو آئے ہوئے ان کو چھوڑ کر جو نہیں آئے ان کا غم کیا جائے. مثلاً بعض دفعہ کیا ہوتا ہے، میں نے خود ایسے درس اٹینڈ کیے ہیں یا کلاسز ایسی ہوتی ہیں، اب کچھ لوگ آئے ہوئے ہیں، بیٹھے ہوئے ہیں الحمدللہ، گھر سے آئے ہیں، وقت ہو گیا، تو اب کیا جی وہ درس کیوں نہیں شروع کرے، نہیں ابھی ذرا تھوڑے سے اور لوگ آ جائیں نا. بھائی یہ جو آگے ان کا کیا قصور ہے، وجہ کیا اس کی، نہیں ابھی تھوڑے لوگ ہیں. اچھا پھر کیا ہوتا ہے، خیر انتظار کر کر آ کے جب لوگ شروع کرتے ہیں نا، آدھا گھنٹہ لگا دیں گے، لوگ آتے ہی نہیں، لوگوں کو شوق ہی نہیں، لوگ ایسے ویسے. وہ جو آئے ہوئے نا وہ جھڑکیاں سن رہے ہیں لوگ، وہ تو ظاہر ہے کہ جو سامنے بیٹھا ہے تو اس کو تو نہیں پتا نا یہ کس کی بات ہو رہی ہے. اب وہ کہ جو آئے، پہلی بات ہے لیٹ شروع کیا، ان کا وقت گیا، پھر دوسری بات ہے کہ آپ نے ان کے تذکرے میں جو نہیں آئے ہوئے آپ کڑتے رہے، غصہ کرتے رہے، دل جلاتے رہے، جو آئے ان کا بھی وقت ضائع ہوا. اگلی دفعہ کیا ہوگا، جو آئے ہوئے تھے وہ بھی نہیں آئیں گے وقت پہ، وہ کہیں گے تو جاتے ہیں تو فائدہ نہیں ہوتا، انہوں نے دیر سے ہی شروع کرنا ہے، اور جا کے دوسروں کی برائی کرتے ہیں. کبھی بھی زندگی میں ایسا نہ کریں، کہیں آپ نے کسی کو جو وقت دیا گھڑی دیکھ کے شروع کر دیں، کوئی بھی نہیں ہے نا، آپ اکیلے ہیں، شروع کر دیں، اللہ فرشتوں کو بھیج دے گا. اور اب شروع کر کے دیکھیں اللہ کتنوں کو بھیجتا ہے. ایک ساتھی تھی تو انہوں نے کسی جگہ کام لیا کہ میں دورہ قرآن کراؤں گی نا، تو اپنے گھر میں اس نے ارینج کیا، تو کہتی گلی کے کچھ لوگ آتے ہیں. اب شروع میں آپ کو پتا لوگ آ رہے تھے شوق میں، بعد میں کچھ وجہ ہوئی کچھ آتے کم آتے. کہتی ایک دن ایسا ہوا کوئی بھی نہیں آیا، میں اکیلی اپنے گھر میں بیٹھی ہوئی تھی، میں نے میرے لیے وہ بہت امتحان تھا کہ میں کیا کروں. پھر اس نے کہا کہ نہیں کوئی بھی نہیں آتا نا، میں اپنا سپارہ کروں گی، اور کہتی کہ میں نے کیا کرنا شروع کر دیا. اور اس کے بعد اب الحمدللہ اللہ نے اس کو اتنی برکت دی کہ وہاں اتنے لوگ ہو گئے. کام کرنے والوں میں اگر اخلاص ہوتا ہے، وہ وقت پہ کام شروع کریں، غیر ضروری باتوں کی ضرورت کیا ہے. پھر ایک اور چیز ہوتی ہے کہ جب دین کی بات شروع ہوتی ہے نا، مثلا سامنے ہم قرآن رکھ کے بیٹھے ہوئے، ابھی بھی ایک آیت پڑھی اور اس کے بعد جو سیاست کی باتیں، ادھر کی باتیں، ادھر کی باتیں، قرآن کی آیت وہیں رہ جاتی ہے، किसी के खिलाफ बातें, उसकी बातें, एंड पे कहते हैं वो खत्म हो गया, अब अगले हफ्ते करेंगे। इंतहाई बड़ी खयानत है। जब आपके सामने कुरान खुल गया, टू दी पॉइंट बात करें, उसकी गहराई में जितना मर्जी जाए, उस मौजू से मुतल्लक, उसकी इधर की बात उधर की, लेकिन बात को कहीं बाहर ना रखें, बाहर से ना आने दें। किसी के दिल में गुस्सा है तो जाके बाहर लड़े उससे। अल्लाह के नबी की ये जगह, ये मिंबर जो अल्लाह के दीन के लिए मिल जाती है जगह, ये असल में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम वाले काम की जगह है। यहाँ आके ना किसी के लिए गुस्सा दिल में रखें, ना किसी के खिलाफ सुनाएं, किसी की बातें सुनाएं, उसको सुनाएं, उसको सुनाएं, जो बात इसमें लिखी है वही कहें। और अल्लाह ताला कह रहे हैं कि अगर ये नहीं मानेंगे आपका क्या, क्योंकि वमा अलैना इल्लल बलाग, पहुंचाना मकसद है, दावत दे दी, गोया के बताया गया कि लोगों के पीछे ना पड़ जाओ, इशारा कर दो, फिर अपने आराम से काम करो, ना किसी को शर्मिंदा करो, ना किसी को बुरा करो, खुद ही जिसको जब अल्लाह ताला ने हिदायत देनी होगी वो आ जाएगा। फिर फरमाया वा अम्मा मन जा का यस्सा, और वो जो आपके पास भागता हुआ आया, इससे अब्दुल्ला बिन उम्मे मक्तूम की मोहब्बत दिखती है, भागते हुए आ रहे थे, मुराद है कोशिश करते हुए आया। ज़ाहिर है बग़ैर आँखों के एक बंदे का घर से निकलना और दीन की जगह पर पहुँचना कोई आसान काम नहीं था, कि इतनी सही करके आए, इतनी कोशिश करके आए, वह हुआ यख्शा, और वो अभी भी डर रहा है। किस बात का डर था उनको? उनको इस बात का डर था कि कहीं मैं दीन की बात से महरूम ना रह जाऊं। आप ज़रा तसव्वुर मिलाएं कि एक शख्स अंधा है, उजर वाला है, अल्लाह ताला उसको बचा भी सकते हैं, उसके लिए कई उजर भी हो सकते हैं, कोई उसका हाथ भी पकड़ने वाला नहीं था। इस तरह ये भी डर था कि कहीं किसी गड्ढे में ना गिर जाऊं, किसी चीज़ से टक्कर हो जाएगी, अल्लाह के रास्ते के दुश्मन जो हैं वो मुझे सताने लगेंगे। लेकिन इतने खौफ छोड़ के वो निकल के आ गया, और आपको इसकी मेहनत की कदर करनी चाहिए। अफा फ़ान तनहू तलखा, और आप उससे गफलत बरतते हैं, आप उसकी तरफ तवज्जो ही नहीं करते। कल्ला इन्नहा तज़किरा, ऐसा हरगिज़ नहीं करना चाहिए, यानी चंद लोगों की खातिर बाकी लोगों का नुकसान ये कभी नहीं करना चाहिए। और ये कुरान तो क्या है, ये नसीहत है। इन्नहा, हा से मुराद ये बात, तज़किरा नसीहत है। फमन शा ज़करा, बस जो चाहे फिर इससे नसीहत ले ले, याद कर ले, यानी ये तो बात है अल्लाह ताला ने बयान कर दी, जिसका दिल चाहता है इसको ले ले, जिसका दिल चाहता है ना ले। इससे क्या पता चलता है कि दीन की दावत देने वाले को कभी अपने आप गिराना नहीं चाहिए, जैसे लोगों की मिन्नतें करना, लोगों के पीछे पड़ जाना, लोगों को ये कर दो प्लीज़ प्लीज़ ज़रूर। ठीक है, देखिए जिसके दिल में तड़प होती है ना वो कहता है। मैं आपको ऐसे मिसाल देती हूँ कि जैसे आप घर से बाहर थे, आपने फ़ौरन देखा कि बाहर आग लगी हुई है, क्या आप घर आके आराम से बैठ जाएंगे? आप तो जितना चीख सकेंगे चीखेंगे कि जल्दी निकलो, आग लगी हुई है, इधर ही आ रही है। इसी तरह जो बंदा दीन की तरफ आता है ना, उसको आगे की आग याद आती है, उसके सामने लोगों का वो हशर दिख रहा होता है जो उनके बुरे अमलों से होना है, वो चैन से बैठ ही नहीं सकता। ये तड़प अल्लाह के नबी के दिल में भी थी, पीछे हम दो तीन जगह पढ़ चुके कि अल्लाह के नबी को कहा गया कि फला अल्लाह का बाख्युन नफ्स कला सारिहिम, अल्लाह के नबी आप तो अपने आप को ज़िबा कर लेंगे इस गम से कि लोग दीन पे क्यों नहीं आ रहे, इनको क्यों नहीं शौक दीन का। ये तड़प अपनी जगह है, फिर इसके लिए करना क्या चाहिए, अल्लाह से दुआ करें। आप किस इंसान को दीन की तरफ बुलाना चाहते हैं? आप अपने घर वालों को, अपने शौहर को, अपने बच्चों को एक खास हद तक हिकमत के साथ कहें, उसके बाद ऊपर हाथ उठाएं, ए अल्लाह मैं नहीं बदल सकती, दिल तेरे हाथ में, तो इनके दिलों में डाल दें। कोशिश करते रहें हिकमत से, प्यार से। और एक छोटा सा और भी तरीका आपको बताऊं, आप किसी को बहुत कहते हैं ना कि खाना खा लो खाना खा लो, मुझे नहीं खाना, मुझे भूख नहीं, खाना खा लो भूख नहीं, खाना खा लो भूख नहीं, खामखा बदमजगी होगी। आप मुझे खाना खा रहे हैं नहीं खा रहे, अच्छा भी मैं खा रही हूँ, आप खोलें खाना, उसके सामने खाना शुरू करें, आपके खाने की खुशबू आएगी ना, आप खाएंगे थोड़ा सा, फिर उसका भी दिल करेगा, उसको भी थोड़ी भूख जागेगी, आप देखेंगे वो खुद ही आपके साथ लुकमे तोड़ने लगेगा। आप लोगों की भूख बेदार करें, आप अपने अमल से दिखाएं कि आप दीन का कैसा नमूना बने हुए हैं, अपने सुकून का तذکرہ करें कि मैंने जब से कुरान पढ़ना शुरू किया मेरे दिल को सुकून मिल रहा है, आपके रवैये से लोगों को इत्मीनान हो, खुद बखुद आएंगे। तो तड़प रखना और बात है, लेकिन बहुत ज़्यादा किसी को मजबूर नहीं करना, हुज्जत कर दें एक दफ़ा तमाम, अल्लाह के हुक्म से कह दें मौके के मुनासबत से, उसके बाद फिर अल्लाह से दुआ करें कि अल्लाह ताला खुद ही उनके दिलों में डाल दे। फिर फरमाया फ़ी सुहुफ़ मुकर्रमा, वो काबिल एहतराम सहीफ़ों में दर्ज है, कौन से, मरफूअत मुतहरा, जो बुलंद मुकाम पर रखे हुए हैं। بعیدی سفرہ ان کاتبوں کے ہاتھوں میں رہتے ہیں کرام بررہ جو بڑے بزرگ اور نیکوکار ہیں. یہاں قرآن پاک کی عظمت کا ذکر ہے کہ اس کی آیتیں تو لوح محفوظ میں رکھی ہوئی سات آسمانوں کے اوپر سے نازل ہوئی ہیں. اس وقت ہمارے پاس اگر قرآن پاک ان صفوں میں آ گیا تو اس کی اصل تو وہاں موجود ہے. یہ ایسی پیاری کتاب ہے کہ جس کو بڑے پاک لوگ ہاتھ لگاتے ہیں, صاف ستھرے صحیفوں میں لکھا ہوا ہے. زمین پر جو مخلص اور ایماندار لوگ ہوتے ہیں وہ اس کے کاغذوں کو, اس کے اوراق کو انتہائی عزت اور احترام کے ساتھ اٹھاتے ہیں, عزت کرتے ہیں ان کی. تو لہٰذا یہ قرآن اپنی جگہ ہے, اس کی بات جو ہے وہ کبھی بھی الگ نہیں ہوگی. تو آپ اس کتاب کی عزت اور اس کی عظمت کو لوگوں کے سامنے کھولتے جائیں. اور یہاں اشارہ بھی ان فرشتوں کی طرف بھی ہے, اللہ تعالیٰ کے جو حکم لکھے ہوئے آسمانوں پہ ان کو بھی تو دنیا میں لاتے ہیں نا. جیسے لوح محفوظ میں کچھ احکامات لکھے ہوئے ہیں تو آپ کو شاید یہ چیز معلوم ہوگی کہ یہ قرآن پاک دنیا میں جو ہمارے پاس آیا ہوا ہے نا, یہ بول کے آیا ہوا ہے, لکھی ہوئی شکل میں نہیں آیا. یعنی یہ اس وقت جو میرے ہاتھ میں قرآن پاک ہے یا آپ کے ہاتھ میں, یہ ایسے ہی جیسے فوٹو کاپی, اوریجنل اس کی جو بک ہے نا وہ آسمانوں پہ آج بھی وہاں, وہاں سے بول کے اللہ تعالیٰ نے جبرائیل کو دی, جبرائیل نے بول کے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو دی, اور وہاں سے بول کے امت کو ملی. یہ تو آپ کے زندگی میں لکھنا شروع ہو گئے تھے لیکن بعد میں اس شکل میں پورا ہوا. تو ساری بات کا خلاصہ کیا ہے کہ یہ کتاب بڑے اہتمام سے آئی ہے, یہ کوئی عام بات نہیں, یہ اس کا سورس بہت بلندیوں والا ہے. اللہ تعالیٰ نے بی آئی دی سفرہ سے رکھا. سفرہ کا لفظ جو ہے یہ سافر کی جمع ہے, اور صفر اس کتاب کو کہتے ہیں جو حقائق کو بے نقاب کرتی ہو. اسی طرح اسفار تورات کی تختیوں کو بھی کہتے تھے, تورات کی شرح اور جو تفسیریں ہوتی تھیں اس کو کہتے تھے. سافر کہتے ہیں وہ شخص جو ایسی تحریر لکھے یا اس کو بیان کرے جو الہامی ہو, یعنی آسمان سے اتری ہوئی چیزیں, فرشتوں اور انسانوں دونوں پر اس کا اطلاق ہوتا ہے. اسی طرح نام اعمال لکھنے والے فرشتوں کو بھی سافر کہتے ہیں. تو اللہ تعالیٰ نے تعریف کی ہے ان ہاتھوں کی جو کتاب کو لکھتے ہیں. چلیے ہم اپنے آپ کو چیک کریں, آج تک ہم نے اپنے ہاتھ سے قرآن پاک کی کوئی آیت لکھی, کوئی دعا لکھی؟ اور ان ہاتھوں نے اور کتنے کام کیے, برتن دھوئے, کام کیے, کپڑے دھوئے, گاڑیاں چلائیں, لیکن ہم نے اس ہاتھ سے قرآن نہیں لکھے. کیا کل جواب دیں گے اللہ تعالیٰ کو؟ پھر جو دنیا کا پڑھتے ہیں 15-20 سال لگا کے ایم اے کریں یا کوئی اور ڈگری حاصل کریں, کتنے صفوں کے صفحے لکھتے ہیں, لیکن ہمارے ہاتھوں نے کبھی قرآن نہیں لکھا. اسی لیے اسٹوڈنٹس کو ہم لکھنے کا بھی کام دیتے ہیں کہ آپ لکھیں. ہم جو قرآن سنتے وقت ٹوٹے پھوٹے نوٹس بھی لیتے ہیں نا, کل آپ کو نہیں پتا کہ یہ ایک نقطہ آپ کے نامۂ اعمال میں تلے گا. آپ بیٹھ کے صرف سنتے ہیں, وہ کانوں نے سنا, آپ کو لکھنا نہیں آتا, بھول گیا, بہت سال سے نہیں سنا, نہیں لکھنے کی عادت ہے. ٹوٹے پھوٹے لکھے, سین کو سوات لکھ دیں, سا لکھ دیں, اللہ کو اس پہ بھی پیار آئے گا. لیکن اس کو لکھنا چاہیے, اور طالب علموں کے ہاتھ میں قلم اچھے لگتے ہیں. صرف سننا تو بس ایسے ہی ہوتا ہے, سن لیا بعد میں یاد بھی نہیں رہتا. اکثر لوگ کہتے ہیں بہت اچھا درس تھا, اچھا بھائی کیا تھا؟ یہ یاد نہیں, بھول گیا, کیونکہ سنی ہوئی بات بھول جاتی ہے. تو اس لیے کوشش کرنی چاہیے کہ اس کو لکھا بھی کریں.